यो तिजको बेला भेट हुन रहेछ जिम्मालकी छोरी झक्कासै नाच्ने दामी मैया क्या बिबी राम्री नक्कली मरिलौ बजाइदेऊ ताली पोहको तिजमा झक्कासै नाच्यौ मर्काइदेऊ कम्मर मैया यसपाली पोहको तिजमा झक्कासै नाच्यौ मर्काइदेऊ कम्मर मैया यसपाली ओइ मर्काइदेऊ कम्मर मैया यसपाली छोरी रहन्छन् मिल्ने घर गरी नानी मोहनी मन्त्रालय जै मूल्य मेरो मन अन्त जाँदैन जानी लौ बजाइदेऊ ताली ओइ पोहको तिजमा झक्कासै नाच्यौ मर्काइदेऊ कम्मर मैया यसपाली पोहको तिजमा झक्कासै नाच्यौ मर्काइदेऊ कम्मर मैया यसपाली ओइ मर्काइदेऊ कम्मर मैया यसपाली उमेदी बाढ्यो पैसा नि जाड्यो मन पनि आजकल के भयो भयो ताकेको ताकै कहिले हो भन तिमीलाई पाउने त्यो भाका सीमित राखेको राखेलौ बजाइदेऊ ताली ओइ पोहको तिजमा झक्कासै नाच्यौ मर्काइदेऊ कम्मर मैया यसपाली पोहको तिजमा झक्कासै नाच्यौ मर्काइदेऊ कम्मर मैया यसपाली ओइ मर्काइदेऊ कम्मर मैया यसपाली संसारी सबै हाँसेर खुसी यो मेरो मन छ सधैँ नै रोको Oh, लाई झन्डुल छ हुन्न कहिले नीतिर वर्ष र दिनको यो तिजसँगै हटाइदेऊ आज मनको पिरलौ बजाइदेऊ ताली पोहोरको तिजमा झक्का सैना छेउ मर्काइदेऊ कम्मर मैया यसपाली पोहोरको तिजमा झक्का सैना छेउ मर्काइदेऊ कम्मर मैया यसपाली ओइ मर्काइदेऊ कम्मर मैया यसपाली Oh,